ख्याल क्या है, सोच क्या शे है, डिफरेंस बिटवीन थॉट एंड थिंकिंग। क्या हम वाकई सोचते हैं? हमें ऐसा लगता है कि हम सोचते हैं, जबकि हकीकत इसके बरक्स है। इंसान हरगिज कभी भी नहीं सोचता, हम सिर्फ मुतहर्रिक स्टिमुलस का जवाब देते हैं, रिस्पोंड करते हैं। सोच अपनी असल में एक मुर्दा शे यानी डेड है। सोच जहन में पैदा नहीं हो रही, ये खुद ब खुद वकू पजीर नहीं हो रही। सोच बाहर है, ये अंदरूनी नहीं है, स्टिमुलस बाहर है। ये बहुत पेचीदा सवाल है, आइए प्याज के छिलके की तहें उतारना शुरू करते हैं, देखते हैं आखिर में क्या बचता है। नजरिया इर्तिका यानी थ्योरी ऑफ एवोल्यूशन की बात शुरू हो तो बहुत से ऐसे लोगों के दिल को ठेस पहुंचती है जो अपने ख्यालों में आदम व हवा को आसमान से जमीन पर उतरता देखते हैं। अल्लाह ताला की आदत मुबारका में तसव्वुराती बनावट नहीं है। अल्लाह फिक्शन को नहीं हकीकत को पसंद करता है। वो आलिम है, सबसे बड़ा आलिम। वो कोई भी काम ऐसा नहीं करता जिसकी कोई इल्मी बुनियाद ना हो। बंदर से इंसान बनने के अमल को ना भी माना जाए तो ये बात फिर भी तय है कि कुरान कहता है अल्लाह पर एक तवील अरसा ऐसा भी गुजरा है जब वो कोई काबिल जिक्र शय ना था। अल इंसान अद्दहर आयत नंबर 1। अगर वो हमारे जैसा ही कोई इंसान भी था तो लाजमी अमर है कि जानवरों के करीब तर जिंदगी गुजारता था। हमारी खसलतें भी इस अमर की शहादत देती हैं। हर इंसान में किसी न किसी जानवर की सिफत हुआ करती है, जैसे कोई भेड़िया सिफत शेर की तरह बहादुर, लोमड़ी की तरह चालाक और सांप की तरह खतरनाक हुआ करता है। इस अवलीन दौर के इंसान में अक्ल व फहम नाम की कोई शय न थी। कुरान करीम में इरशादे बारी ताला है, हमने तमाम जानों को बुखले जान पर हाजिर किया। अन्निसा आयत 128। ये बुखले जान क्या था? हर कीमत पर अपनी जान बचाए रखने की जिबिल्लत बुखले जान टेहरी के कोई मरने पर आमादा न था। हर तरफ मौत की बादशाही थी, इंसान के पास अकल थी न ही इलम। नतीजा ये था कि इंसान मर रहा था, हर शय इसकी दुश्मन थी। कभी सांप ने काट खाया तो कभी किसी खाई से नीचे जा गिरा, कभी दरिंदों ने चीर फाड़ कर रख दिया तो कभी पानी में डूब मरा। फिर एक दिन उसने मरने से इनकार कर दिया। 100 में से 99 इंसान पहाड़ से गिरकर मरे, लेकिन आखिरी इंसान ने मौत के शदीद तरीन तेज होते मुहर्रिक स्टिमुलस को जवाब दे दिया, रिस्पोंड कर दिया। नीचे ऐसा क्या है कि जो जाता है वापस नहीं आता? उसे पहली बार खौफ के सर्द एहसास से शनासाई हुई, मैं ऐसा नहीं करूंगा जैसा मुझसे पहले वाले कर रहे हैं। हादसा टल गया, वो बच गया, जिंदगी को करार आने लगा। इंसान ने हिट एंड ट्रायल से सीखना शुरू किया और फिर वो सोचता हुआ इंसान बन गया। हजारों साल गुजरते चले गए, मुहर्रिक स्टिमुलस की तादाद बेअंदाजा बढ़ती गई और इसके रद्दअमल में जवाब भी बढ़ता गया। नस्ल दर नस्ल ये मालूमात शिफ्ट होता रहा। कुछ जीन्स से और बहुत सा इल्म के तौर पर भी इंसान की नस्ल को आगे मुंतकिल हो रहा था, जिसके नतीजे में इंसान हर गुजरते दिन के साथ मजीद सोचने वाला बनता चला गया। इसी दौरान खालिक कायनात ने आसमानी किताबों को अंबिया, रसूलों और पैगंबरों के जरिए उतारा। इंसान को वो सिखाया जो वो जानता न था। मुहर्रिक का जवाब तो जानवर भी दे रहा था, हिरन शेर को देखकर भाग रहा था, मगर इंसान की काबिलियत और थी, इसमें शऊर था। इन्ना खलकनल इंसान मिन नुतफतिन अमशाजिन नब्तलीहि फजअलनाहु समीअन बसीरा। बेशक हमने इंसान को एक मुरक्कब बूंद से पैदा किया, हम इसकी आजमाइश करना चाहते थे, बस हमने इसे सुनने वाला देखने वाला बना दिया। अल इंसान अद्दहर 2। صرف زمینی محرک سے آدمی کبھی انسان نہ بن سکتا تھا، اس لیے اللہ نے کتابیں اتاری، انبیاء بھیجے، یہ نسل انسان کے استاد تھے، انہوں نے انسان کو اللہ کی کتابوں سے اچھے برے کی تمیز سکھائی تاکہ انسان کو آزمایا جا سکے کہ کون اچھا ہے اور کون برا ہے۔ یاد رکھنے کی بات ہے کہ معاشرہ وجود میں لانے کی طاقت صرف اور صرف آسمانی مذہب میں ہوتی ہے، اگر الہامی مذاہب نہ آتے تو معاشرہ کبھی وجود نہ پا سکتا تھا۔ انسان سوچتا نہیں ہے، صرف محرک کو جواب دیتا ہے۔ خیال ایک میموری ہے، یادداشت ہے، ذہن میں خیالات کی مخصوص ترتیب یعنی پیٹرنز ہوتے ہیں، جیسے جوتا ایک محرک ہے جس کا جواب پاؤں ہے، مگر اس کا ایک پیٹرن ہے جس میں ایسی تمام میموریز ایک ہی جگہ محفوظ ہیں جن کا تعلق جوتے اور پاؤں سے ہو سکتا ہے۔ موچی ہے، چپل ہے، بوٹ اور تسمے ہیں، شو پالش اور جوتے بنانے والی کمپنیوں کے اشتہارات ہیں۔ جوتا ٹوٹ جانے کا کوئی واقعہ بھی اسی پیٹرن میں ہے۔ اسی طرح جوتا ٹوٹ جانے پر جس جگہ وقت پر نہ پہنچ پانے کی وجہ سے ندامت ہوئی تھی، اس خیال کا پیٹرن اس جوتے کے خیال کے پیٹرن سے جڑا ہے۔ یہ پیچ در پیچ خیالات کا ایک لامتناہی سلسلہ ہوتا ہے جو یادداشت کی صورت میں ہمارے ذہن میں محفوظ ہوتا ہے۔ ایک عام سے جوتے کا محرک آپ کو خیالوں کے سمندر میں غرق رکھنے کو کافی ہے، اور ہمارے ارد گرد اربوں کھربوں محرکات موجود ہیں جو ہمیں ہر وقت مصروف خیال رکھتے ہیں۔ خیال اور شے ہے، سوچ اور ہے۔ خیال برق کی طرح ہے، چھوٹا ہے، لپک کر آتا ہے، یہ محرک کا جواب ہے، اسے خیال کہتے ہیں۔ خیال کبھی بھی قائم نہیں رہ سکتا۔ Thought is not self-employed at all۔ یہاں تک کہ آپ اسے قبول نہ کر لیں، آپ کے قبول کرتے ہی، اٹینڈ کرتے ہی خیال سوچ میں تبدیل ہو جاتا ہے، اسے سوچنا کہتے ہیں۔ اب آپ یادداشتوں کے سلسلوں میں بھٹکنا شروع کر دیتے ہیں، یہاں تک کہ تصورات شروع ہو جاتے ہیں اور پھر امیجنیشن کی دنیا آباد ہو جاتی ہے۔ انسان اپنے خیالوں سے سوچتا ہوا تصورات کے جہان آباد کرتا ہے، لوگوں سے بدلے لیتا ہے، گزر چکے واقعات کو دہراتا یعنی ریوائنڈ کرتا ہے، خیالی کامیابیوں کے جھنڈے گاڑتا، محبوبہ سے ملاقاتیں کرتا اور اپنی سوچوں میں عمارت کی بلندیوں کو جاتا انسان۔ یہ سب امیجنیشن، پاگل پن ہے، جس کا کم یا زیادہ، کچھ عرصہ تا دیر یا ہمیشہ ہم سب شکار ہوتے ہیں۔ موضوع کی طوالت کا خطرہ نہ ہو تو صرف اس ایک موضوع پر ہی کتاب لکھی جا سکتی ہے، لیکن مقصد چونکہ صرف نفس کی پہچان ہے، اس لیے اسے تشنا چھوڑ کر آگے بڑھنے کے سوا کوئی چارہ نہیں۔